اور روزے کے تعلق سے خاص سنت سے ثابت نبھائی ہے۔ تیسرا کام جو رجب میں ہوتا ہے، بڑے دھڑلے سے ہوتا ہے اور ڈٹ کر ہوتا ہے، وہ کیا ہے؟ وہ یہ ہے کہ رجب کی 27 کی رات کو خاص طور سے شب معراج منایا جاتا ہے۔ الاسرا والمعراج، مسجد سج رہی ہے اور تیاریاں ہو رہی ہے، اور بہت سارے لوگ سال گزرنے کے بعد رجب کی 27 کو ان کو یاد آتا ہے، اپن مسلمان ہیں، اب رمضان نزدیک آ رہا ہے، اب مسلمان ہیں، اپن نمازیں شروع کرنا رجب آ رہا ہے، پھر 15 کو ایک اور نئی رات مناتے ہیں شب برات، پھر یاد آتا ہے اب تو رمضان بہت نزدیک، 15 دن ہے، سدھر جاؤ، اور پھر آ جاتے ہیں رمضان، اور جب رمضان آتے اور اصلی رات آتی ہے تو ڈپلیکیٹ راتوں کے چکر میں اصلی رات ہاتھ سے چلی جاتی ہے۔ شب قدر کو کیسے منایا جا رہا ہے بولنے کی ضرورت نہیں ہے نا۔ بہرحال تو رجب میں ایک فضیلت جو اس کی بتائی جاتی جو ہے نہیں، وہ کیا ہے کہ اس میں ایک رات ہوئی جس میں آپ صلی اللہ علیہ وسلم نے سفر کیا، اور وہ جو ہے مسجد حرم سے مسجد اقصیٰ گئے، پھر مسجد اقصیٰ کے آسمانی سفر کیا۔ یاد رکھیے یہ رات تو ہوئی، کب ہوئی وہ نہیں پتا ہے ہم کو، 27 خاص نہیں، کب ہوئی نہیں پتا ہے، یہ واقعہ صحیح ہے کہ آپ صلی اللہ علیہ وسلم کو معراج ہوئی، ٹھیک۔ اب بہت سے لوگ ہوتے ہیں وہ بولتے ہیں کہ جو ہے قرآن کے اندر معراج کا تذکرہ ہے، قرآن کے اندر معراج کا، اس لیے ہم منانا چاہیے۔ قرآن کے اندر الحمدللہ معراج کا تذکرہ کہیں بھی نہیں ہے، قرآن کے اندر تذکرہ اسراء کا ہے۔ قرآن کے اندر تذکرہ اسراء اور معراج کیا ہے بتا دیتا ہوں۔ اسراء کہتے ہیں اس سفر کو جو آپ صلی اللہ علیہ وسلم نے مسجد حرم سے مسجد اقصیٰ طے کیا، یہ اسراء، اور معراج کہتے ہیں اس سفر کو جو مسجد اقصیٰ سے آسمان ہو، معراج کا مطلب ہوتا ہے چڑھنا، سیڑھیاں اوپر کی طرف جانا، وہ تذکرہ ہے۔ تو قرآن نے کہیں بھی معراج کا تذکرہ نہیں کیا، اسراء کا کیا؟ سبحان الذی اسرا، سورہ جو ہے بنی اسرائیل سورہ نمبر 17 آیت نمبر 1، سبحان الذی اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصى الذی بارکنا حوله لنريه من آیاتنا انه هو السمیع البصیر۔ یہ آیت نے فرمایا کہ پاک بابرکت ہے وہ ذات جو لے گئے اپنے بندے کو رات کے ایک حصے میں مسجد حرام سے مسجد اقصیٰ کی طرف، جس کے اطراف ہم نے اپنی برکتیں پھیلا رکھی ہے، تاکہ جو ہے لنریہ من آیاتنا، اپنے بندے کو اللہ کے رسول صلی اللہ علیہ وسلم کچھ نشانیاں دکھائے اپنی، سمجھ رہے آپ۔ تو اسراء کا تذکرہ ہے، معراج کا تذکرہ قرآن میں کہیں بھی نہیں، اور ہم منا رہے ہیں کیا معراج، تذکرہ اسراء کا ہے۔ بہرحال بہرحال تو یہ واقعہ ہوا، ہم واقعے کا انکار نہیں کرے کہ آپ صلی اللہ علیہ وسلم آسمان پہ گئے، وہ سفر ہوا، آپ مسجد اقصیٰ مسجد حرم سے اقصیٰ گئے، آپ نے نماز پڑھائی وہاں امام انبیاءوں کو، وہاں سے پھر جبریل علیہ السلام سفر کر کے آپ کو براق کو بٹھا کر آسمانوں کی طرف لے گئے، پہلے آسمان، دوسرا آسمان، تیسرا آسمان، چوتھا آسمان، پانچواں، چھٹا، ساتواں آسمان پہ گیا، اللہ آپ سے ہم کلام ہوا، آپ کو کچھ آیتیں جو ہے سورہ بقرہ کی دو آخری آیتیں دی گئی، اللہ رب العزت سے کلام ہوا، ابراہیم علیہ السلام سے ملاقات ہوئی، بہت ساری باتیں اس کے اندر آتی ہیں، ہم انکار نہیں کرتے ان کا، لیکن کسی چیز کے ہونا اس کے منانے کی دلیل نہیں ہے۔ نہیں نہیں واقعہ ہوا مطلب منایا جائیں گا، تو پھر فتح مکہ ہوا تو وہ بھی مناتے، فتح مکہ ہوا تو کیا وہ بھی مناتے اپنے شہروں سے باہر جا کر، پھر اٹھو اور گھوڑوں بیٹھ کے اپنے شہر میں آئیں گے کہ فتح مکہ ہوا تو آج تو منائیں گے۔ جنگ بدر ہوئی جس کو اللہ نے فرقان کہا، یوم الفرقان تھا، اس دن اللہ نے فرق کر دیا کفر میں اور توحید میں، تو کیا اس دن بھی ہم منائیں گے چپ چپ باہر جا کے جنگ لڑیں گے ایک دوسرے سے، اور کچھ لوگ اور بولیں گے ہاں یہ یوم الفرقان تھا، فتح مکہ منائیں گے کیا، ہوا نا۔ اسی طرح اللہ رب العزت نے صلح حدیبیہ کو کہا، اللہ کے رسول کو جب صحابہ ناراض تھے کہ کیوں آپ نے صلح کی، ہم لڑتے تھے ان سے، اللہ نے کہا کہ ہم نے آپ کو جو ہے فتح مبین عطا فرمایا، انہ فتحنا لک فتح مبینا، صحابہ سمجھ دی ہاں رہے اللہ کہہ رہا ہے ہم نے آپ کو کھلی کامیابی دی، اور بعد میں پتا چلا جو صلح حدیبیہ کا کیا فائدہ ہوا، تو اب صلح حدیبیہ بھی منائیں گے نہیں، اس دن اللہ نے کہا کہ یہ تو فتح مبین ہے، اور یہ یوم الفرقان ہے شب جو ہے جنگ بدر، اور اسی طرح فتح مکہ ہوئی اسلام کو غلبہ ملا تو وہ منائیں گے، ایسا کریں گے، پھر اللہ کے ہجرت کر کے گئے تو ہم بھی سب کہیں تو بھی جا کر آئیں گے، کریں گے کہ چیز کا ہونا منانے کی دلیل نہیں ہے۔ تو یہ ہوا واقعہ، اس واقعے کی اگر تفصیلات آپ دیکھنا چاہتے ہیں تو میرا اس پہ ایک مفصل 2-2.5 گھنٹے کا ایک بہت تفصیلی عنوان ہے، شب معراج کی حقیقت اور ہماری بدعتیں، یہ آپ دیکھ لیں، اس کے بعد شب برات آئیں گی اس پہ میرا ایک لیکچر ہے، شب برات کی حقیقت اور ہماری بدعتیں، اور تیسری رات جو منائی جاتی ہے جو حقیقی ہے اس کے اوپر ہی میرا ایک لیکچر ہے، شب قدر کی اہمیت اور ہماری غفلتیں، اس کو ضرور آپ دیکھیں۔ تو شب معراج کی حقیقتیں اور ہماری بدعتیں اس میں میں نے بہت تفصیلی رکھا ہے کہ کسی چیز کا ہونا منانے کی دلیل نہیں۔ بہرحال تو اب اس رات کو یاد رکھیے، اس رات کو نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ وہ معجزہ ہوا جو آپ لے گئے، یہ رات 27 رجب تھی، اس کے بارے میں کوئی دلیل ثابت नहीं है। इस मामले में इमाम नववी रहमतुल्लाह ने 10 अहवाल नकल किए, 10 अलग अलग कौल उलमा के नकल किए, जिनके अंदर से एक ही है कि जिस साल आपको नबुव्वत मिली उस साल ये रात हुई, दूसरा कौल ये नबुव्वत के 5वें साल, तीसरा कौल ये नबुव्वत के 8वें साल, नबुव्वत के 10वें साल, हिजरत से 8 महीने पहले, हिजरत से 16 महीने पहले, हिजरत से 12 महीने पहले, हिजरत से 14 महीने पहले, 12, 8, 12, 14 और 16 महीने पहले हिजरत से। ठीक, किसी ने कहा रमजान के महीने में हुई, किसी ने कहा यह रजब के अंदर हुई, किसी ने कहा यह शाबान में हुई, किसी ने कहा यह मुहर्रम में हुई, कोई कौल नहीं। तारीख के मामले में इख्तलाफ, कब हुआ उसमें भी इख्तलाफ, और सहाबा में से बहुत कम अख़वाल इस तालु से मिलते कब हुआ, याद रखिए। तो ये रात कब हुई इसी कोई दलील नहीं। अब हमने देखी, मैं हमेशा कहता हूँ कि बहुत सारी बातें ऐसी है जो किसको ना पता चली, शायद अल्लाह रहम करे हम पर, अल्लाह माफ़ करे, शायद जिब्रील इस्लाम ने आकर हिंदुस्तानी पाकिस्तानी लोगों को बता के चले कि तुम्हारे लिए ये फिक्स कर दिया गया है। जैसा 27 को मेराज हुई, दुनिया इख्तलाफ कर रही है, सहाबा में इख्तलाफ है, मुहद्दिसीन में इख्तलाफ है, हिंदुस्तानियों को पक्का पता है 27 रजब। इसी तरह जो है शब कद्र कब है उसको तलाश करने का हुक्म है। जो आखिरी हदीस मिलती है इसके ताल्लुक से वो ये है कि इसे रमज़ान की आखिरी अशरे की ताक रातों में तलाश करो, मतलब 5 में से कोई एक शायद। देखिए ना, यहाँ इख्तलाफ है, रात कब हुई, मेराज कब हुई, हमारे पास पक्का है कब हुई, 27 रजब। अब 27 रजब को बहरहाल देखिए, किसी चीज़ का होना उसके मनाने की दलील नहीं। अब हुआ, अब मनाए शुरू, मनाना शुरू हो गया है ना। कैसे, रातों को मस्जिदें सजाई जा रही है, नहाया जा रहा है, तैयार हुआ जा रहा है, इंतज़ाम किया जा रहा है, मखसूस पकवान और मीठे, और जाहिर से कोई बिदत बगैर मीठे की तो कंप्लीट होती नहीं है, मखसूस मीठे बनाए जा रहे हैं, इसी तरह जो है मखसूस लिबास बनाए जा रहे हैं, मखसूस रकात में तादाद में रातों की नमाज, जैसे 100 रकात नमाज, या फिर एक नमाज होती है कि जो ज़िंदगी भर के नमाजें छूट गए, ठीक, जो है खजाए उमरी पढ़ी जा रही है, इसी तरह जो है सुबह उठकर फिर 27 का रोज़ा रखा जा रहा है, ये तमाम काम बिदत है। वो रात हुई, वो वाकया हुआ, उसके बारे में हमें फिक्स नहीं पता वो कब हुई रात और क्या वाकया, मतलब वाकया तो पता है लेकिन वो रात कब हुई, किस महीने हुई, किस सन में हुई, हमें नहीं पता। लिहाजा उस रात को याद कर सकते हैं आपकी वाकया क्या था, लेकिन मनाना ये बिदत में शामिल होगा। तो आप देखिए किस धड़ल्ले से इस रात को मनाया जा रहा है, जबकि इस मामले में कई अखवाल सहाबा के मौजूद हैं और कई इख्तलाफ इस मामले में जो है मौजूद हैं, लेकिन उसके बाद भी 27 को मखसूस मनाया जा रहा है। मौलाना अब्दुल हई लखनवी रहमतुल्लाह इस ताल्लुक से फरमाते हैं, और वो कहते थे ये जो बिलाद हिंद में, मतलब हिंदुस्तान के अंदर, वो कहते हैं बिलाद हिंद में मशहूर है कि शब मेराज की सुबह को रोज़ा रखना 1000 रोज़ों के बराबर है, तो ये बिल्कुल बेबुनियाद और बेअसल है। समझ रहे हैं? तो यहाँ हम देख रहे हैं लोग पता नहीं क्या क्या इसमें मना रहे हैं, रात जागते हैं, दिन रोज़ा रखते हैं, 1000 महीनों का सवाब, 1000 साल का सवाब, 120 साल का सवाब, पता नहीं क्या क्या बातें बयान की जा रही हैं। तो याद रखिए, इस महीने में ये रात मेराज जो है ये हुई, लेकिन ये कब हुई ये हम नहीं जानते, वल्लाह वाल अल्लाह बेहतर जानता है कि रात कब हुई। याद रखिए अब, लेकिन हम मखसूस करके देखिए कैसे अमल कर रहे हैं, क्या क्या अफ़ाल करते हैं। और याद रखिए, जब हम बिदतों में चले जाते हैं, जब हम बिदतों में पड़ जाते हैं, तो फिर याद रखिए मामला फिर वो इतने गहराई में जाता है कि फिर वो बिदतें कहीं रुकती नहीं। तो लिहाजा रजब की 27 को शब मेराज खास मनाना ये बिदत है और शरीयतन ये गलत होगा। उस रात का जागना भी साबित नहीं, उसमें कोई खास रोज़ा साबित नहीं। कोई आदमी रोज़ रात में जाके इबादत करता है तो वो भी कर सकता है, और कोई रोज़ा रखने का आदी है और वो रखता है, जैसा कि मिसाल तो जुमेरात और पीर का रोज़ा रखता है और उस दिन ही जुमेरात आ जाए तो अलग बात है, लेकिन ख़ास तौर से करना ये बिदत में शुमार होगा। अब और एक काम जो इस रजब में किया